नमस्कार, अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np/ संसारभरिकै साथ सुनिरहनु भएको दिउँसो 1 बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ। म सुजिता हमाल। अब खबर विस्तारमा। शान्ति र संविधान निर्माणप्रति उदासीन रहेको भन्दै एकीकृत नेकपा माओवादीले कङ्ग्रेस र एमाले विरुद्ध मोर्चाबन्दी सुरु गरेको छ। एकीकृत माओवादी सहितका 7 दलको बैठकले कङ्ग्रेस र एमालेलाई दबाव दिन गठबन्धन बनाउने निर्णय गरेको हो। एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास लाजिमपाटमा आज बसेको मधेसवादी र संघीय समाजवादी पार्टी समितिको बैठकले गठबन्धन बनाएर शान्ति र संविधान निर्माण प्रक्रिया पूरा गर्न दबाव दिने निर्णय भएको सद्भावना पार्टीका नेता लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो। कङ्ग्रेस र एमाले संविधान निर्माण तथा शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सकारात्मक नभएको 7 दलको आरोप छ। संघीय संरचनामा जान समेत आलटाल गर्न थालेकाले कङ्ग्रेस र एमालेलाई दबाव दिनुको विकल्प नरहेको बैठकले ठहर गरेको छ। गठबन्धनको स्वरूप र दबावका कार्यक्रम तयारी गर्न पर्सि बैठक बस्ने कर्णले जानकारी दिनुभयो। दलहरूबीच फुजेलका कृष्ण प्रसाद अधिकारी हत्या प्रकरणका विषयमा दलहरू अघोषित सहमति गरेर अघि बढ्ने भएका छन्। द्वन्द्वकालका सबै घटना आयोग सत्य निरूपण तथा मेलमिलाप आयोग गठनपछि छुट्टै अदालत मार्फत टुङ्गो लगाउने गरी सहमति दुईजना आरोपीलाई रिहा गराउने तयारी भइरहेको स्रोतले जनाएको छ। सम्भव भएसम्म आज नभए भोलि तारिकमा रिहा गर्ने शर्तमा एमाओवादीले संसद बैठक सञ्चालन गर्न दिने सहमति भएको एमाओवादीले जनाएको छ। यसअघि बलियो प्रमाण नभएकाले अधिकारी हत्या आरोपीलाई तारिकमा रिहा गरेर मुद्दाको छानबिन प्रक्रिया तत्कालै स्थगन गरिने स्रोतको भनाइ छ। एमाले अध्यक्ष चलनाथ खनालले भने सत्य निरूपण तथा मेलमिलाप आयोग गठन सम्बन्धी विधेयकको छलफल अघि बढाउने वातावरण मिल्ने गरी छलफल भइरहेको बताउनुभयो। उहाँले आरोपी रिहा हुने विषयमा भने आफू जानकार नरहेको प्रतिक्रिया दिनुभयो। प्रधानमन्त्री सुशील कोइरालाले सत्य निरूपण तथा मेलमिलाप आयोग गठन भएपछि सशस्त्र द्वन्द्वका क्रममा भएका सबै खाले घटना त्यही आयोगलाई हस्तान्तरण गर्ने प्रतिबद्धता जनाइसक्नु भएको छ। एकीकृत माओवादीले भने तत्कालीन सरकारले अनुसन्धानबाट निर्दोष साबित गरी रिहा गरेकालाई फेरि पक्राउ गर्नु शान्ति सम्झौता भङ्ग गर्न खोज्नु भएको भन्दै सडक र सदन आन्दोलन गरिरहेको छ। व्यवस्थापिका संसदको आजको बैठकमा सत्य निरूपण तथा मेलमिलाप आयोगको विधेयक पेश हुने भएको छ। संविधान सभा भवन नयाँ बानेश्वरमा दिउँसो 3 बजेपछि बस्ने बैठकमा आयोगको विधेयक पेश हुने संसद सचिवालयले जनाएको छ। बुधबारको बैठकमा उक्त विधेयक पेश हुने भनिए पनि बैठक अवरुद्ध हुँदा विधेयक पेश हुन सकेको थिएन। बुधबारलाई बोलाइएको संसद बैठक भने माओवादीको अवरोधका कारण अवरुद्ध भएको थियो। संसद बैठकमा माओवादी नेताले फुचेल घटनाको फिर्ता लिन माग गर्दै व्यवस्थापिका संसदको बैठक सुरु हुन साधा उठेका थिए। माओवादी नेताहरूले द्वन्द्वकालीन मुद्दा समाधान गर्न सत्य निरूपण तथा मेलमिलाप आयोग गठनको प्रक्रियामा रहेकाले द्वन्द्वका मुद्दालाई अहिले बेउताएर विवाद नछिक्न सरकारलाई दबाब दिँदै आएका छन्। भारतको लोकसभा चुनाव अन्तर्गत 5 औँ चरणमा आज 12 राज्यका 121 सिटका लागि मतदान भइरहेको छ। यो लोकसभाको कुल सिटको झण्डै 22% हो। 5 औँ चरणमा 1 पूर्व प्रधानमन्त्री, 6 पूर्व मुख्यमन्त्री र थुप्रै केन्द्रीय मन्त्री चुनावी मैदानमा छन्। यसअघि 4 चरणमा 111 सिटका लागि मतदान भइसकेको छ। आज ओडिसाको विधानसभाको 77 सिट तथा पश्चिम बङ्गालको 2 सिटका लागि पनि मतदान हुँदैछ। आज मतदान हुने राज्यमा सबैभन्दा बढी कर्नाटकका 28 र सबैभन्दा कम मणिपुरको 1 सिटका लागि मतदान हुँदैछ। 5 औँ चरणमा 12 राज्यका झण्डै 17 करोड मतदाताले कुल 17,079 उम्मेद्वारको भाग्य निर्धारण गर्नेछन्। पूर्व प्रधानमन्त्री एसडी देवेगौडा सहित वीरप्पा मोहिली, बीएस एदिपुरपा र सदानन्द गौडा लगायत पूर्व मुख्यमन्त्रीहरू, केन्द्रीय गृहमन्त्री सुशील कुमार सिन्धे, भाजपा नेता एवं अभिनेता शत्रुघ्न सिन्हा, केन्द्रीय मन्त्री ज्योतिरादित्य सिन्धिया, फुटबल खेलाडी भाइचुङ भुटिया, गान्धी परिवारकी बुहारी मेनका गान्धी लगायत चर्चित अनुहार चुनावी मैदानमा छ। र इन्डियन प्रिमियर लिग आइपिएलमा आज दिल्ली डेयर डेबिल्स र रोयल च्यालेन्जर्स बेङ्गलोर बीच प्रतिस्पर्धा हुँदैछ। यो सिजनको दोस्रो खेलमा दिल्ली र बेङ्गलोर भिड्न लागेका हुन्। दिनेश कार्तिकको नेतृत्वमा मैदानमा उत्रने दिल्लीको टिममा डिकोक, जेपी डुमिनी, मोहम्मद समी, केभिन पिटरसन, रोसल टेलर लगायतका खेलाडीहरू रहेका छन् भने विराट कोहलीको कप्तानीमा मैदानमा उत्रने बेङ्गलोरमा एबी डेभिलियर्स र क्रिस गेल, मैथुया र मुरली थरन, रवि रामपल, युवराज सिंह लगायतका अनुहार देखिनेछन्। आजको खेलमा दुवै टोली विजय यात्रा सुरुवात गर्ने सुरुमा रहनेछन्। खेल दुबईको सारजहाज क्रिकेट स्टेडियममा बेलुका सुबह 8 बजेपछि सुरु हुनेछ। हवस् त दिउँसो 1 बजेको अर्पण खबर सकियो। सुजिता हमाल बिताभए, नमस्कार।